शुभकामना हाम्रो तिमीलाई यो जन्म उत्सवको उपहार हाम्रो यो तिमीलाई खुसी र सफलता जीवनको शुभकामना हाम्रो तिमीलाई यो जन्म उत्सवको उपहार हाम्रो यो तिमीलाई खुसी र सफलता जीवनको शुभकामना खुसी नै खुसी जीवनमा तिम्रो सधैँ छाओस् कहिले काहीँ दुःख आउँदा त्यो त्यसै भागोस् दुःख मान आत्यु तिमी सुख मान माथ्यु यो कुरा जान जीवनमा राख मनमा कामना मेहनत जीवन हो मेहनत गर्नु पर्छ अल्छी गर्यो भने आजको दिन बितेपछि भोलि फर्कन्न समय गतिशील छ यसले पर्खन यसले पर्खन शुभकामना काडाहरको बिचमा पनि हेर गुला फुल छ दुःख सुख जीवनमा आउँछ अनि जान्छ एक बारको जीवनमा सबले यहाँ जिउँछ तर तिमीले यस धरतीमा केही गर्नु पर्छ शुभकामना हाम्रो तिमीलाई यो जन्म उत्सवको उपहार हाम्रो यो तिमीलाई खुसी र सफलता जीवनको शुभकामना हाम्रो तिमीलाई उपहार हाम्रो यो तिमीलाई खुसी र सफलता जीवनको शुभकामना